السلام عليكم ورحمة الله. سورة أعراف علي بي حضرت موسى علیہ السلام جی قوم جی اجا ڳالھ آہے جیکے ڈس اوبیڈینس جے کمن میں ملوث آہنی اللہ سبحانہ تعالیٰ 163 کھاں پڑھوں تھا آیت نمبر 163 اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم وَاسْأَلْهُمْ عَنِ الْقَرْيَةِ الَّتِي كَانَتْ حَاضِرَةَ الْبَحْرِ إِذْ يَعْدُونَ فِي السَّبْتِ إِذْ تَأْتِيهِمْ حِيتَانُهُمْ يَوْمَ سَبْتِهِمْ شُرًّا وَيَوْمَ لَا يَسْبِتُونَ لَا تَأْتِيهِمْ كَذَلِكَ نَبْلُوهُمْ بِمَا كَانُوا يَفْسُقُونَ مَچِن جو मिलंदियूं हुयूं हुनखे मना हुई छंछर जे ॾींहुं सप्त योम सप्त पोइ मच्छियूं वरी सप्त जे ॾींहुं अची गॾु थींदियूं ऐं ॿियनि ॾींहंनि ते कोन थींदियूं पोइ हिकिड़ो इम्तिहान जो रस्तो तरीक़ो नबलू हुम नबलू आज़मायूं थी हुनखे असां बीमा कानू यफ़सुकून जेका बेफ़रमानी कंदा हुनजी आज़माइश हुई आहे وَإِذْ قَالَتْ أُمَّةٌ مِّنْهُمْ لِمَا تَعِظُونَ قَوْمًا أَهْلَ اللَّهُ مُهْلِكُهُمْ أَوْ مُغَذِّبُهُمْ عَذَابًا شَدِيدًا قَالُوا مَعْذِرَةً إِلَىٰ رَبِّكُمْ وَلَعَلَّهُمْ يَتَّقُونَ جنن کے چھلا تھا وائز کرو कहिड़ी ज़रूरत आहे हिनखे अलाह ताला हूअं ई ज़ाब करे कंदो हलाक कंदो हिन खे पर अलाह ताला फरमाए थो न इन जे लाइ असीं वाइज़ करियूं था हिनखे त ख़ालू माज़रतन इला रबिकुम त जीअं सबबु हुजे एक्सक्यूज़ मिले असांखे हिन असां हुनखे कयोसीं हुननि न मञो मां कहिड़ा बि हूंदा जेके तकवा अख़्तियार कंदा परहेज़गारी कंदा वाइज़ ॿुधंदा के कोन ॿुधंदा त असांजो excuse puro thino falamma annasu ma dhukiru bi anjayna alladhina yanhawna 'anil su'i wa akhadna alladhina zalamu bi adhabin bayisin bima kanu yafsukun falamma tawamma annahu पोइ जंहिं वधी विया उन मां जंहिंखां मना कईसीं ईअं न कयो उन में वधी विया फल मा थी वञो भोला ऐं ख़्वार बुछड़ा थी वञो हाणे इहा ॻाल्हि आहे लेविटिकस जी किताब 26 में 37 नंबर आयत ड्यूटरोनॉमी में 28 33 में 28 48 में यहूदियुनि जी ॻाल्हि एक्ज़ोडस वग़ैरह इहे ॻाल्हियूं आहिनि एक्ज़ोडस जे 9 चैप्टर जे 8 खां 12 आयत में ड्यूटरोनॉमी 28 में लेविटिकस में 26 ان ربك لسريع العقاب انت هميشه كون کو هندو جو کو ان سان ظلم کندو قیامت دي تا ان سان يهودن سان يا گال تندي يا گال آهي ته پنجو 7:167 لیویٹیکس ۾ ۽ پنجو 26 چپٽر ۾ 28 چپٽر ۾ ڊيوٽرونامي جي ऐं हिन सां ऐं ॿी आयत आहे अॻु में थी गुज़री आल इमरान में 112 ऐं सूरत बकर में 61 नंबर आयत यौमुल क़यामत ते ताईं हिन सां इहो थींदो रहंदो छो जो ही ज़ालिम आहिनि हींअर जेको ज़ुल्म कनि पिया हिते उहो साबित आहिनि मां وَاسْتَأْذَنَ رَبُّكَ لَيَبْعَثَنَّ عَلَيْهِمْ إِلَى يَوْمِ الْقِيَامَةِ مَنْ يَسُومُهُمْ سُوءَ الْعَذَابِ إِنَّ رَبَّكَ لَسَرِيعُ الْعِقَابِ وَإِنَّهُ لَغَفُورٌ رَحِيمٌ هن دنیا میں مارن سان جٹھیوں کندا تو ان دنیا میں थींदियूं आहिनि, आख़िरत में बि थींदियूं आहिनि। फ़क़ति तानाउम फिलादी उमम हुनखे विराए छॾियोसीं टोला टोला करे ॿारनि टोलनि में। मीन मुसालून उन मां के साले आहिनि जे चङा आहिनि भला आहिनि, वरमिनुम दून ज़ालिक ऐं के उन जे उबथड़ आहिनि उन कंहिंखे ख़िलाफ़ु आहिनि, यानी साले न आहिनि, रदी आहिनि सफ़ा ज़ालिम आहिनि। हींअर जेके नातान जा हू सॼो जेको हिननि ठाहियो आहे ज़ायनिस जेको 1898 खां वठी उनखे असीं आज़मायूं था चङनि कमनि सां, ॾुखियुनि सां, सुखनि सां, त जीअं मोठी अचनि अलाह जे तरफ़ असांखे बख़्शो वेंदो चवनि था। वई आतिम आरज़ुन मिसलूं यतकून افلا تعقلون والذين يمسكون بالكتاب واقاموا الصلاه والمناجك چوٹا پن مضبوط جھلے ورتو کتاب گے واقاموا الصلاه قائم کنتا نماز ان لنا ندي اجر المسلمين دلن سالین جی اصلاح کرن وارن جی چنگا کن کن کن کن وارن جی اسا کم ضایا نہ کندا سوں اجر ضایا نہ کندا سوں जबल खे बीहारियो तुंहिंजे मथां, हुन भाण त असांजे मथां किरंदो। हुनखे चयोसीं जो किताब तव्हांखे ॾिनोसीं हुनखे पकड़ियो ज़ोर सां, मज़बूत झले बीहो, पंहिंजे साबित क़दम रहो पंहिंजी मीसाक ते, पंहिंजे वाइदे ते, कोविननि ते, टेस्टमेंट ते। ख़ुज़ू मा तैनाकुम बिक़ुवतिन वज़कुरू माफ़ी लअल्लकुम तत्तक़ून, यादि करियो उन खे जेको उन तौरात में आहे। वइज़ अख़ज़ रब्बुका मिन बनी आदम मिन ज़ूरिहिम, हाणे मीसाक जेको बनी आदम सां कयो आहे अलाह ताला, जॾहिं रूह खलकियईं सभई सभिनी खे गॾु पुछियईं, उनजी ॻाल्हि हलजे पई 172 नंबर आयत में। وَإِذَا أَخَذَ رَبُّكَ مِن بَنِي آدَمَ مِن ظُهُورِهِمْ ذُرِّيَّتَهُمْ وَأَشْهَدَهُمْ عَلَىٰ أَنفُسِهِمْ, ऐं इक़रार कयईं, शायदि कयईं उन्हनि खे पंहिंजे पाण ते। अलस्तु बिरब्बुकुम, उन खां पुछियईं त आउं तव्हांजो रब न आहियां छा? कालू भला चऊं, आओ तूं असांजो रब आई, शहीद न असां इक़रार कयोसीं। अलाह ताला सुभान चयो अंतकूलू यौमल क़यामती कुन्ना अनहाज़ा गाफ़िलीन, इहो वाइदो तव्हां सां मीसाक वारे ॾींहुं असां वरितो आहे, इन करे त मथां कंहिं ॾींहुं चओ, क़यामत ॾींहुं चओ त असां इन खां गाफ़िल हुआसीं, इन वाइदे खां तव्हांखे असां वाइदो करायो आहे। أو تقولوا إنما أشرك آباؤنا من قبل, متى چاو تا سان جي ابن دادن تي شرڪ ڪيو ني ڪري اسان تا شرڪ ڪيو, وكنا ذريه من بعدهم, يا سي دنيا پوي رهيو اسان تي دو ڪونه اڳين جو دو آهي, متى ايه چاو افتوه ليكنا بما فعل المبتلون, چابو تو اسان تباہ ڪندي هلاك ڪندي इन करे जो इहो कमु गुमराहनि इहो कयो अॻु में, जेको बातिल हुआ उन्हनि कयो इहो कमु, पर इहो हुजत हुननि जी न हलंदी। नमूने सां असीं तफ़सील सां ॿुधायूं था, साफ़ सां ॿुधायूं था आयतुनि खे पंहिंजे हिते, जीअं हू मोटी अचनि पिया। वतलो अलाइम नबल, हाणे उन माण्हूअ जो बलम बाहूरा जो ज़िक्र आहे, जंहिंखे माण्हुनि मामादा कयो त हज़रत मूसा अल इस्लाम हुनजे क़ौम खे बद ख़राबु लफ़्ज़ चवनि, हुनजे ख़िलाफ़ु दुआ कनि अलाह सुभान ताला खां। अलाह ताला हुनजो दर्जो मथे करण थी चाहियो, पर हुन पंहिंजे पाण खे सठियो बट ते, ऐं जीअं कुते वांगुरु, जीअं कुतो जो कुते वारी ॻाल्हि हुन सां की अथसि। अलाह सुभान ताला बलम बाउरा जो ज़िक्र आयो 175 आयत 75-76। واتلو عليهم نبأ الذي آتيناه آياتنا فانسلخ منها فأتبعه الشيطان فكان من الغاوين. شيطان جي پٺيان پيو ۽ هن کي گمراه ڪيو ٻيو نيٺ ٿيو گمراه نه. ولو شئنا لرفعناه بها. جيڪڏهن اسين چاهيون ها ته هن جو درجو اسين مٿي ڪريون ها، اسان هن کي چاهيو ته مٿي ڪريون، پر هو ڪريو هيٺ. ولكنه اخلد الى الارض فجكي پيو جن چکنے مانو ڌرتي کي چپي چوٽي چمڙي پوي چن چڪو دزي مٿي چڏي ڪون ٿو جي ڪتو چڪڻندو آهي. ولكنه اخلد الى الارض واتبع هوا پنهنجي نفس جي ڳالهه تي هليو. فمثله كمثل الكلب فون جو مثال آهي ان ڪتي وانگر. इन तामिल अलही अलहस जे हुन ते बार रखी त बि सहके, ऐं ततरुक हू यलहस जे छॾे ॾींहुं त बि सहके बेटो सहके ज़बान ज़ालिक मसलुल क़ौमिल लदीन कज़बू बि आयातीना. इहो मिसाल आहे उन क़ौम जो, उन पूरी क़ौम जो जेके असांजे आयतुनि खे कूड़ो था कनि. फ़क़सुसु क़सस पोइ ॿुधाए हुननि खे इहे अहवाल हुननि जे क़ौम जा त अहिड़े नमूने सां तव्हांजा क़ौम फासिक थी चुकी. लालहुम यतफ़क़रून शायदि इन करे मतिलबु उहे फ़िक्र कनि, ध्यानु कनि, इन ॻाल्हि ते तवजो कनि. सामसलीन कज़बू बि आयातीना. बुछो मिसाल आहे उन क़ौम जो जिन असांजे आयतुनि खे कूड़ो कयो. व अनफुसहुम कज़बू बि आयातीना व अनफुसहुम उहे पाण ते ज़ुल्म कंदा हुआ. कानू अनफुसहुम कानू यज़लिमून पाण ते ज़ुल्म कंदा हुआ. अनफुसहुम अनफुसहुम कानू यज़लिमून. मन यहदि अल्लाह जंहिंखे अलाह हिदायत ॾिए फहू अल मुहतदी उहो हिदायत वारो आहे. मुहतदी आहे, हादी आहे, हादी आहे, महदी आहे, मुहतदी आहे, हिदायत वारो आहे. वमी युदिलिल जंहिंखे गुमराह कयो वियो अलाह जे तरफ़ां फौला हिकु हुमुल ख़ासिरून पोइ उहे छीए वारा आहिनि, उहे आहिनि त लूज़र्स आहिनि, उहे लॉस वारा आहिनि, नुक़सान वारा, चोथे वारा, छीए वारा. وَلَقَدْ ذَرَأْنَا لِجَهَنَّمَ أَسَاءَ پَيْدَا كَيَن گھڻي جهنم جي لاءِ. لجهنم كثير من الجن والانس پيدا ڪري خلقي چڙيا آهن ان علاقي ۾ فيصلو ڪري چڪو آهي ته هي جهنم ۾ ويندا آهي ويندا رو پاڪ پناهه ۾ رکي اسان کي يا الله ان مجا نه کجا اسان کي. وَلَقَدْ ذَرَأْنَا لِجَهَنَّمَ كثير من الجن والانس لهم قلوب لا يفقهون بها. ان کے قلب اڑا ان دل ان جو اڑو ان جے کہ سمجھ کون تھا رکھن یعنی فقہ کون تھا تفقہ نہ تھا رکھن. لهم قلوب لا يفقهون بها ولهم عيون لا يبصرون بها. ان کے اکھو ان جے کہ رسن کون تھو حقیقت کے نہ تھو رسن. ولهم اذان لا يسمعون بها. हुनखे कन अहिड़ा आहिनि ॾिना विया जेके ॿुधनि कोन था. इहे कन गॾहड़ा विकिणी कन खां ॿिया धणेज सिंधी प्रिया ॻाल्हड़ी तनी साण सोणेज साईं साईं चयो अब्दुल करीम बुली वारे साहिबु. उलाइक कल अना उहे आहिनि ढोरनि वांगुरु. अॻिते वरी इहे साॻिया टई लफ़्ज़ ईंदा कलबनि जो ऐं अखियुनि जो ऐं कननि जी ॻाल्हि वरी अॻिते ईंदी. اولائك كالأنعام وهي عين دورن وانگه بل هم دل دورن کا وزودیک گمراه دورن دور دورب کے انسان ہے واتے ہیں. उलाइकुम الغافلون असांजी ग़ाफ़िलनि खां ग़ाफ़िल आहिनि. वलिल्लाह अस्माउल हुस्ना फदउहु बिहा. अलाह ताला जा सभु नाला सुहिणा आहिनि. उन अलाह रब पाक खे सॾु कर, सुहिणनि नालनि सां तुंहिंजी दुआ क़बूल कंदी. وَذَرُوا الَّذِينَ يُلْحِدُونَ فِي أَسْمَائِهِ. ऐं उन्हनि खे छॾे ॾे जिन जे नालनि ते इलाहाद था कनि, जिन ते लाल गुमराह था कनि, माण्हुनि खे फिराइनि था, मुलहिद था कनि, रस्तनि खां फिराईंदा, सिक्युलर था कनि, बुत परस्त था कनि ॿियनि जे नालनि ते. लात आहे, मनात आहे, फलाणो आहे, टीरो आहे, मटीरो आहे. सयुजाउन माकानू या मलून. सुगो ई असां हुनखे अहिड़ी सज़ा ॾींदासूं, जज़ा ॾींदासूं, जंहिंजी जो उनजे अमल ते कयूं ते. वमीमन ख़लकना उम्मतून दिलून. हिननि यहूदियुनि मज़ा ई निसारनि मज़ा बि के अहिड़ा आहिनि जेके ख़लकना उमत असां पैदा कयोसीं हिन मज़ा अहिड़ी उमत हुन मज़ा यहदून बिल हक़, जेके रस्तो ॿुधाइनि था हक़ जो, सिधे रस्ते ते आहिनि, ॿियनि खे ॿुधाइनि था सिधो व बि यहदून, ऐं उन पठांदड़ उन मुताबिक़ अमल कनि था, अदल सां, इंसाफ़ सां, हिदायत सां, हिदायत वारे रस्ते सां यहदून. والذين كذبوا بآياتنا جن سان آياتن کے کولو کيو سنستدرجهم من حيث لا يعلمون. ان کے آستے آستے درجے بدرجے قدم قدم وکھ وکھ سے آستے آستے کرے وٹھی ویندا سوں اڑے جگہ تے جو پروندائی کون پڑ کون سا ہے لا يعلمون سمجھنا کون چھاک وَأُمْلِي لَهُمْ. उनखे डर ॾींहं थो असां. इन कैदी मतीन. मुंहिंजी सख़्तु रिथ जेका आहे, प्लानिंग आहे, मनसूबो मुंहिंजो जेको आहे सो मुंहिंजो मज़बूत आहे, मतीन आहे, सख़्तु सख़्तु आहे. सिटा मुंहिंजी सख़्तु आहे, मनसूबो मुंहिंजो सख़्तु आहे, मुंहिंजी प्लानिंग सख़्तु आहे, मज़बूत आहे. अवलम मतीन आहे, मतीन अलाह ताला जो नालो मतीन. अवलम इहे त फ़करूं, छा हिन ते फ़िक्र नथा कनि, सोच वीचार नथा कनि हिन ॻाल्हि ते अञा बि. मां बि साहिबु मिन जिन. हुन ही साहिबु हिननि जो यानी मोहम्मद करीम सलाहु वसलम, हिनखे जिन कोन्हे, इहो को चिरियो कोन्हे, को हिन में चिरिया ई न आहे. इन इलाह नज़ीरुबी. इनो त रुगो वार्निंग थो ॾिए हिनखे. अवलम यंज़ुरूफ़ी मलकूति समावाति वलादि वमा ख़लक अलाह मिन शइन. ऐं छा न ॾिठो अथनि अलाह ताला जे मलकूत में, आसमान ज़मीन जी बादशाही में, ऐं जेको अलाह ताला ख़लकियो आहे उन मंझि उन में जेके शयूं आहिनि उनखे न ॾिठो अथनि, त कीअं ख़लकी आहे अलाह सुभाणे ताला सॼी. वमा ख़लक अवलम यंज़ुरूफ़ी मलकूति समावाति वलादि वमा ख़लक अलाह मिन शइन वअन सां यकून कद इक़्तरब अजलुहुम. इहो छा नथा ॾिसनि, वन असां यकून अख़्तरब कदरब कद कद इक़्तरब अजलुहुम, त अजल हुनजो मौत हुनजो वेझो बीठो आहे, क़रीब थियो पियो आहे. इहो बि नथा ॾिसनि, माण्हू मरनि पिया, ॾिसनि कोन था वायरस लॻी पई आहे, माण्हू मरनि पिया. वायरस न हुजे त बि माण्हू मरनि पिया. वायरस जो त हींअर ढोंग आहे, हणनि था सॼो वायरस ते, त माण्हू हर सो मरनि था. يؤمنون من يضل الله فلا هادي له. جن کي الله تعالى گمراه ڪري, جن کي گمراه ڪيو ويو هجي پيسو آهي, يعني فائل جي ڳالهه, فائل جو نالو نه آهي, سب سبجيڪٽ نه آهي, مجهول آهي ٽينس. من يضل الله فلا هادي له. ان کي ڪو هادي ڪونهي جن کي گمراه ڪيو ويو هجي. وَيَذَرُهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ یعنی کہ چھڑے دیئے تو اللہ سبحانہ وتعالی پانچے طغیان میں پانچے شرارت میں پانچے طغا میں طغیان میں پانچے شرابوڈ میں يَعْمَهُونَ اندھو یعنی پیا پھرن بھلے شرارت میں پیا آوارا پھرن ساحل کی يَعْمَهُونَ اندھا پیا پھرن بھلے يَعْمَهُونَ طغیان میں فِي طُغْيَانِهِمْ يَعْمَهُونَ فَيَذَرُهُمْ فِي طُغْيَانِهِمْ يَعْمَهُونَ يَسْأَلُونَكَ عَنِ السَّاعَةِ تُكَا پُچھندہ سات کڈھن تھندی گھڑی قیامت جی کڈھن ایندی ایان مرسو تو کڈھن ایندو وقت ہونے جو قُلْ إِنَّمَا عِلْمُهَا عِندَ رَبِّي ان جو رب مجھے ان جو علم مجھے رب وٹا لا يجلي حال وقتها ونه کہ نقت کھولے رکھ بدھایو تھس کہ کہیں جن کے نہ فرشتے کے نہ نبی کے لا يجلي حال وقتها ان جو وقت دی گال کہیں کہ خبر نہ ہے الا هو سوائے خاص جی سوائے کیس سو انہیں کا سوائے بھی کہیں کہ خبر نہ سقلت فی السماوات والارض یا گال گری آئے آسمان زمین تے کہیں کہ خبر نہ آئے لا تاتیکم الا بغتتا نہیں دیا تمہاں تے پر اوچ تو ہی دیا تمہاں تے لا تاتیکم الا بغتتا تیرہ دفعہ اللہ سبحانہ وتعالی بغتتا جو لفظ استعمال کرے اور قرآن شریف میں اوچ تو ہی يَسْأَلُونَكَ كَأَنَّكَ حَفِيٌّ عَنْهَا تو کہیں یہ دا پچھن ہر ہر جڑو جڑو انہیں جی گولا میں ہو جیں تو کڑھیں تھی اچھے تو کہ گھنٹی لگی پیا قیامت جی تو کہ کا گھنٹی نکان گھر جے اللہ تعالیٰ کے سب خبر آئے اللہ تعالیٰ وٹی خبر آئے وہ یہ دا پچھن تو کھائے نبی پاک صلی اللہ علیہ وسلم جڑو کر تو انہیں سجو نہیں انہیں گھنٹی میں آئی گری تو نہیں تو کڑھیں تھی دی قیامت قیامت ہندی اوچ تھی جو علم اللہ کے قُلْ لَا أَمْلِكُ لِنَفْسِي نَفْعًا وَلَا ضَرًّا إِلَّا مَا شَاءَ اللَّهُ چوتا آؤں پانجید پانتے نکو کہیں نقصان جو رکھی سکان تو طاقت نکو کو فائدے دینجی پانجید پانکے طاقت رکھی سکان تو سب کم اللہ جی حتم یا ہے قُلْ لَا أَمْلِكُ لِنَفْسِي نَفْعًا وَلَا ضَرًّا इलाह माशाल्लाह सुहाने जे जेको अलाह चाहे थींदो मूंसां उहो न को मूंखे ताक़त आहे पाण खे नुक़से पहुचाइण जी न को ताक़त आहे मूंखे पंहिंजे नुक़सान पहुचाइण जी माशाल्लाह لکثر تو من الخیر جی آؤں انہیں غیب جی گال جان دو جا تو ہوں دا ہوں پانی پانا کے خیر سا بھرے چھ دیا چنگائی سوئی منہ تے کا گال دکھیا ہی نہ تھے نہ ہوں بیمار تھیا نہ ہوں کو موت اچھے منہ تے نہ کو کا چنگائی سب سب منہ تے چنگائی چنگائی ہوں دا ہو جے ولو کنت عالم الغیب لکثر تو من الخیر وَمَا مَسَنِّي السُّوءُ مُکھے کا بھی ہوں بچھڑائی ہوں نہ لگے کچھ کیا نہ کو تپ نہ کو بیماری نہ کو لالت نہ کو گال نہ کو موت ان انا الا نذیر وبشیر للقوم یؤمنون یہ آئے حقیقت آؤں رگو بشیر آیا نذیر آیا ان قوم کے لائے جے کو ایمان رکھے تو ایمان وارن کے لائے آؤں बशीर ऐं नज़ीर आहियां जेको बि ईमान न आहे जंहिंखे उहो भले घुमंदो फिरंदो हुते ॿी ख़ैरु आहे मूंखे का गलती कोन्हे इन अला तूं चवनि खे नबी पाक कुल قل إن أنا إلا نذير قل لا أملك لنفسي نفعا ولا ضرا إلا ما شاء الله ولو كنت أعلم الغيب لأكثرت من الخير وما مسني السوء إن أنا إلا نذير وبشير لقوم يؤمنون هو الذي خلقكم من نفس واحدة رب تعالى هو جينا خلقا هكري إنسان ما وجعل منها زوجها يعني ما إنسان زوج دنائي يعني مرد كي عورت عورت كي مرد ليسكن إليها تجي سكون حاصل كن هيك بي مجان سكون هيك بي حاصل كن سكون جلا شادي كرايا تو سورت روم مي بايت جو تا هيك سكون جلا فلما تغشى ها پوجے ملاب کے غش کے ہو جڑے ہوں انہیں ڈھکے ہیں ان کے یعنی ہم یعنی پال میں گدیا جمع حملة حملا خفيفا پوکھیں عورت جے کا خفیف حمل تھی کرے ایک پو پو الگ دی رہے ہونے سا فمرت به یہ نشانی دکھا رہے سی دنیا کے آسمان کے زمین کے فرشتن کے مانن کے لوگ کے تم دسو مجھے پیٹ میں جی وڈو تھیو ہے مجھے پیٹ یہ اللہ تعالی جی نشانی ہے گمی پرے تھی ہونے سا گد سی دنیا کے دکھا رہے تھی تو مجھے پیٹ تھیو ہے فمرت بھی ان میں لج کون نہیں کرنے میں شک کون نہیں کرنے میں گمان کون میں فخر کرے تھی ان میں سبھی فلما اسقلت پوجے وہ بار گرو تو تھے تھوڑو اجا ود وڈو تو تھے پیٹ وڈو تو تھے بار پیٹ وچ داو اللہ ربهما تو بئی جنا زال مرس پی اے ما بئی جنا اللہ تعالی کا دعا گھرن تھا ربهما لئن اتیتنا صالحا تو جے کہ صالح کہیں صحیح سلامت हथें पेरें सभी उज़वन सां सही सलामत चाङू चाक चङो भलो पैदा करे ॾे असांखे त असीं शुक्र करण वारनि मथां ज़रूरु थींदासूं पोइ जॾहिं ॿिन्ही खे साले औलाद असीं अता फ़रमायूं था हथें पेरें सॼे लिंगे त सुठो सही सलामत सही صحت صافیت وارو فجعل له شرکا فی ما آتاهما تو وہ نے پوری شریک بین کے تا کن تا یہ لاتر نو آئے مزاد نو آئے رامر نو آئے رچر نو آئے فلانے نو آئے تیر نو آئے مٹیر نو آئے فلانے داتار نو آئے سخی داکتو فلانے پیر نو آئے فلانے فقیر نو آئے فلما آتاهما صالحا جعل له شركاء فيما آتاهما فتعالى الله عما يشركون وبيشك الله تعالى ودو آئے اچاو آئے متاو آئے انہیں کہا جن کسا ہی شریک تھا کن کیسا ایشركون ما لا يخلق شيئا وهم يخلقون چاہے شریک تھا کن انہیں کے جکا کہیں کہیں جے का शइ पैदा न करे सघियो आहे को बि वहुम युख लकून ऐं ख़ुदि ई पाण ख़लकिया विया आहिनि अलाह जे हथ मां या इंसान जे हथ मां ولايستطيعون لهم نصرا ولا انفسهم ينصرون ان تھا کرے سگن کا پنجی مدد جے کرے کو پادر ہنن کو بھنن کو گھڑن کو ٹھائن کو جوڑن تو کو مدد پنجی نہ تھا کرے سگن انن جی پوجا کندا ولا انفسهم ऐं न को पंहिंजे पाण खे नुक़सानु न को फ़ाइदो पहुचाए सघनि न के ॿिए कंहिंखे पंहिंजी मदद नथा करे सघनि उहे कहिड़ो अलाह सां उनखे था शरीकनि जॾहिं हुदा हिदायत ॾांहुं हुनखे सॼियो थो वञे त छॾीनि था लायत बि त तव्हांजे पोयां नथा न ईंदा तव्हांजे سواب علیکم انہاں جلا برابر آیا گل ادا او تموہم ام انتم سامتون تو انہاں کے دعوت دی انہاں کے سنی پر ہدایت دے رستے دے قران دے ایمان دے मोहम्मद मुस्तफ़ा सलाम जे दीन ॾे तूं सॼी या तूं चुप रहीं ॿई ख़ैरु आहे हुननि जे लाइ मिड़ी फ़र्क़ु कोन्हे को छो जो उहे अलाह ताला जहनम जे लाइ पैदा करे छॾिया आहिनि हू तूं ॿुधण जे लाइ तयारु न आहिनि وَإِن تَدْعُوهُمْ إِلَى الْهُدَى لَا يَتَّبِعُوكُمْ سَوَاءٌ عَلَيْكُمْ أَدْعَوْتُمُوهُمْ أَمْ أَنْتُمْ صَامِتُونَ إِنَّ الَّذِينَ تَدْعُونَ مِنْ دُونِ اللَّهِ عِبَادٌ أَمْثَالُكُمْ بِشَكْ جَنْ كِي سَجُو تَا لَا كَانْ سَوَا وَيْبَانَا هِنَ اللَّهَ جَا تُوَا جَهْرَا इबादुनि अमसाल हुकुम तव्हांजी मिसाल उहे बि तव्हां वांगुरु बहाना आहिनि अलाह जा फदाओ पोइ सॼो भले हुनखे फलियस्त जीबू लखुम पोइ भल त ॿुधनि तव्हांखे इन कोन तुम सादकीन यानी कोन था ॿुधनि तव्हांखे तव्हां ॿुधी ॿुधंदा किथां अलहम अलहम रजुल अरजुलन यमशू न बिहा छा हुनखे टंगूं आहिनि तव्हां वांगुरु जिन ते उहे हलनि था أَمْ لَهُمْ أَيْدٍ يَبْتِشُونَ بِهَا يَا هُنَكِ هَتَّعِنْ جَنْ كَانُوا پَقْلِينَ تَا بَتِسْكَنْ تَا أَمْ لَهُمْ أَيُّنٌ يُبْصِرُونَ بِهَا چَا هُنَكِ أَكْيُوَنْ جَنْ سَانُوا دِسَنَ أَمْ لَهُمْ آزٌ آزَانٌ يَسْمَعُونَ بِهَا چَا هُنَكِ كَنَّهَنْ جَنْ سَانُوا بُدَّنْ قُلْ عَدُوُ شُرَكَاكُمْ त भले सॼो पंहिंजे शरीकनि खे जिन खे शरीक कयो अथव अलाह सलाह सां जीअं बुतनि खे हिननि माण्हुनि खे ॿियनि खे शरका पंहिंजे शुरकानि खे सॾु कयो सुमकीदू न पोइ थियो मकर मुलाए फलात कीदू ने मुंहुं जे लाइ मकर थियो सभिनी खे सॾे रसूल पाक सलाहु खे अलाह सुभाणे ताला थो चए त हिनखे चओ भले चैलेंज करीनि त भले मुंहिंजे ख़िलाफ़ु तव्हां जेको मकर रिथणो अथव सो कयो पंहिंजे शरीफ़ सभिनी शरीकनि खे सॼो सुम फला तुंज़िरून पोइ मूंखे भले डर न ॾियो मोहलत न ॾियो मूंसां जेकी तव्हांखे करिणो आहे क़तल जी साज़िश छॾण जी उछलण जी परे करण जी सभु जेका वणस तव्हां करियो इन वली अलाही नज़ल अल किताब बेशक मुंहिंजो मददगार उहो अलाह ताला आहे जंहिं हीअ किताब नाज़िल कयो आहे उहो ई मददगारु आहे वरी आहे सालिहनि जो चङनि माण्हुनि जो ॿिया जेके मूंसां मुंहिंजे मूंसां गॾु हलनि था वलदीन तदाऊन मिंदूनी लायस्तून नसरकुम वला अनफुसहुम यनसुरून इहो ॿीहर टीहर वरी साॻियो ऐं उहे जन खे तईं सॼो था उन खां सवाइ यानी अलाह खां सवाइ नथा करे सघनि तव्हांजी मदद ऐं न को पंहिंजे पाण ई मदद पंहिंजे पाण जी मदद करे था सघनि वन तदा ऐं जॾहिं हिदायत ॾांहुं हुननि खे सॼो था त उहे नथा ॿुधनि व तराहुरू न इलाइक ऐं ॾिसी थो हुननि खे तूं इहे नबी पाक सलाहु त तोॾां वेठा ॾियनि निहारीनि यंज़रू न इलाइक पर उहे ॾिसनि कोन था तोखे ॾिसंदा ई न आहिनि ख़ुज़िल अफ़ पोइ तूं वठि माफ़ु करणु यानी हुनखे माफ़ु कर ख़ुज़िल अफ़ वामुर बिल उर्फ़े ऐं हुकुम कर चङे कम जो वारिद अनिल जाहिलीन ऐं जाहिलनि खां एराज़ कर परे रह भई ऐं जेकॾहिं खुटके थो तोखे को शैतान वटां को खुटको नज़ फस्ताइज़ बिल्ला अलाह ताला जी पनाह तूं घुर इनहू समीम इन लली न तका मसम तुमिन शैतान त ज़करू फैज़ाहुम मुबसिरून बेशक जेके परहेज़गार थिया ऐं जॾहिं पहुचे थो हुननि खे को ताइफ़ुन मिन शैतान चकर को शैतान जो त ज़करू पोइ अलाह ताला होशियारु थियनि था यादि कनि था ऐं अलाह ताला जो ज़िक्रु कनि था अलाह फैज़ाहुम मुबसिरून हाणे जेका वठंदा आहिनि पंहिंजो इस्तखारो कंदा आहिनि जेको सो हिन आयत जे हुकुम ते त उन खां पोइ अलाह ताला खां मदद घुरनि था त अलाह ताला पोइ हुनजी मदद करे थो, हुनखे रस्तो ॾेखारे थो। हिन लदीन तकाओ या ॿ सौ हिकु आयत आहे इस्तिखारे वारी। हिन लदीन तकाओ मसहुम तौइफ़ुमिन शैतान तज़क्करू फ़ैज़ाहुम मुबसिरून। अलाह ताला हुनजूं अखियूं खोले, हुनखे ॾेखारे, हुनखे सम्झाए मदद, हुनखे कहिड़े नमूने सां हुनखे दिलि में विझंदो त हीअ सही रस्तो आहे, हीअ ख़राबु आहे। وَإِخْوَانُهُمْ يَمُدُّونَهُمْ فِي الْغَيِّ ثُمَّ لَا يُقْصِرُونَ। हुननि जा भाउर छिकनि था हुनखे गुमराही ॾांहुं, पोइ कीअं नथा घटाइनि गुमराही कर जे रस्ते ॾेखारण खां। वैदा अलम ततिम बेआयतिन, जंहिं तो न आंदी का हुन वटि का नई आयत। कालू लौलाश त भई त चवनि था छो न ठाहे आई का, सभु घड़े अची विया का, चूंडे अची विया का पंहिंजे तरफ़ां असांजे लाइ, हिन सां असीं राज़ी थियूं हा। कुल इन मां अत वियो मायू हॉय लई, ऐं उहो फॉलो करियां, ऐं हुन ते हलां थो जेका मूंखे अलाह ताला वही कई, जे तरफ़ां वही कई वई आहे। कुल इन मां अत वियो मायू हॉय लई अमिन रबी हाज़ा बसाइरो मिन रबिकुम वहुदम वरहमतुल्लिक़ौमी युमिनून। तमामु सुहिणी आयत आहे। कुल इन मां अत वियो मायू हा इलही अमिर रबी, मुंहिंजे रब वठां जेको वही कयो थो वञे उन ते आऊं उन जी इतावाद करियां थो, उन ते हलां थो। हाज़ा बसाइर मिर रबिकुम, हीअ सम्झाणियूं आहिनि, ॾेखारण जूं इनसाइट वारियूं ॻाल्हियूं आहिनि, बसार बसीरत वारियूं ॻाल्हियूं आहिनि, मुंहिंजे रब वठां। वहुदम व रहमतुन लिक़ौमी युमिनून, हिदायत आहे ऐं रहमत आहे, हिदायत आहे, रहमत आहे, बसीरत आहे ऐं वही आहे। इहा सॼी हीअ क़ुरान शरीफ़ जी, क़ुरान शरीफ़ सॼो ऐं ख़ुसूसनि हीअ आयत ॿ सौ टे नंबर आयत आहे। कुल इन मायूबी हाज़ा बसाइर रबिकुम वहुदम व रहमतुल क़ौमी युमिनून। वैदा कुरियल क़ुरान फस्तमिऊलहू, जॾहिं क़ुरान पढ़ियो वञे तुंहिंजे साम्हूं जिते बि त फस्तमिऊ, पोइ ॿुध हुन उहो क़ुरान लहू, उनखे ॿुध वन सिथू ऐं चुप थी वञ। यानी ईअं न हिकु माण्हू हू वेठो पढ़े, हू वेठो पढ़े, हू वेठो पढ़े, सभु को वेठो पढ़े, बड़ बड़ बड़ बड़ बड़ लॻी विया, केरु कंहिंखे कोन थो ॿुधे। जॾहिं क़ुरान को पढ़े त वरी ॿुध, हुनखे चुप थी वञ। वैदा कुरियल क़ुरान फस्तमिऊ, चुप थी वञ, ॿुध क़ुरान ऐं चुप थी वञ। लअल्लकुम तुरहमून, त ॼण ख़ुदि ॼाण त ॼण अलाह ताला मन तो ते, अलाह ताला रहम करे, अलाह ताला जे तरफ़ां तो ते रहम कयो वञे। वज़कुर रब्बक फी नफ़्सिक तदर्रुअम वख़ीफ़तम वदून अलजहर من القول بالغدو والآصال ولا تكن من الغافلين। ऐं पंहिंजे नफ़्स खे आज़ज़ी ऐं ख़ौफ़ सां अलाह ताला ॾांहुं कर, न वॾे वाके न सफ़ा हेठियां आवाज़ में, पर विचात विच थरे राति जो, सुबुह जो, ॾींहं जो, शाम जो, बिलगदू वल आसाल, हर वक़्तु सुबुह जो ऐं शाम जो। वला तकुम मिन अलगाफ़लीन, गाफ़िलनि मज़ा न थी। इन लदीन इंद रबिक लायस्तकबिरून अन इबादती, जेके बेशक जेके तुंहिंजे रब वटि आहिनि, इंद रबिक यानी फ़रिश्ता जेके तुंहिंजे रब अलीकुल मुख़्तदर वटि आहिनि, इन लदीन इंद रबिक उहे फला लायस्तकबिरून अन इबादती, उहे इबादत खां तकबुर कोन था कनि। भई सभ्यू न हू ऐं तस्बीह कनि था हुनजी, त हुनजी पाकाई बयानु कनि था। रबिक सभ्यू न हू उहा लहू यस जुदून, ऐं उनखे ई सजदो कनि था। हाणे इहा आयत आहे सजदे जी, हिन ते सजदा सजदो कंदासूं। अलाम वफ़िरना वरहमना वरज़ुकना वाफ़ज़ना वादना अला सिरात अलमुस्तक़ीम सिरात अलज़ीन अनअमत अलैहिम ग़ैर अलमग़ज़ूब अलैहिम वलद्दालीन आमीन। रब्बना तक़ब्बल मिन्ना إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم حسبي الله لا إله إلا هو عليه توكلت ورب العرش العظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا इनक अंत तवाब रहीम हसबी अल्लाह ला इलाहा इल्लहु अलैहि तवक्कलतु रब्बुल अर्श।